जुम्रै जुम्रा रहेछ, कसैले स्याहार गर्ने मान्छे नभएर होला। तिमी त सरसफाई गर्न सक्थ्यौ नि, होइन र? किन बोल्दिनौ नानी? हेर्नुहोस् त यी पुरी छ, हेर्नुहोस् त माइलको कपडी छ, माइलले बर्बाद छ नि नानी। हेर जुम्रा पुरी यो दुलाइरहन। तपाईँले सुन्नुभएकै होला, 2 वर्ष अघि हामीले गुल्मी तम्गासको उपल्लो तम्गास स्थित तल खलाचौरमा आमा करिब 40 वर्षको उमेरमा 16 वर्षे बैंसले कुदकुद आएपछि दोस्रो विवाह गरेर यी ससाना बालबालिकालाई छोडेर गएपछि कति बिचल्लीमा परेका छन् भन्ने कुराको रेडियो रिपोर्ट हामीले पहिला पनि सुनाएका थियौँ र दोस्रो पटक पनि हामीले पुनः प्रसारण गरेका थियौँ। पहिला बाबाले के भन्नु होइन, टाउ दुखो भन्नु, त्यहाँपछि हस्पिटल जाऊँ भन्नु, हस्पिटलबाट हस्पिटल जानु होइन, नरेका के हुन्न, हस्पिटल जानु, हस्पिटल जानु होइन, बजार आउनु डुल्नु, साँझ आउनु होइन, रोक्सी र अन्डा लिनु पठाउनु मम्मीलाई, मम्मी साँझ आउनु होइन, बाबा भन्नु साँझ खुल्न जानु बाबा, मम्मी भेट्दिनँ होइन, बिहान आउनु, बिहानै चिया दिनु, खाँदै खानु, बाबाले नास्तो पनि दिनु, हामी खाइयो, बाबा 10 बजे त्यहीँ हुनुहुन्थ्यो, 2 बजे देउरेल गयौँ, देउरेल गएपछि दाइले देखेर बस रोका, बसमा गएर त्यहाँ दाइ पनि गएको हुन्न, दाइले घरमा जान्न भनेर बाबाले बोलाऊ दाइले, त्यहाँबाट बाबा पनि फर्केर आउन, मम्मीले बाबालाई मम्मीले बोलाउनु होइन हुन्न, तर त्यहाँ गयो, त्यहाँबाट फेरि आएर यहाँ राति उदी आएर टोका ढक ढक बराउने, त्यहाँबाट राति आएर त्यो खर्साको वरिपरि डुल्ने, कहिले माथि आटिया जाने, कहिले तल जाने, कहिले हामीलाई हान्ने, कहिले कहिले ढोका मान्ने, कहिले जेलबाट हेर्ने गरेर गरम दुःख पाएर यहाँ बसेछ। आज तिनै बालबालिकाका सामु आइरहेका छौँ र यहाँ यी बालबालिकालाई आज सहयोग हस्तान्तरण कार्यक्रम सुरु भइरहेको छ यस उनीहरू नै बसिरहेको ठाउँमा। जब रिपोर्ट देश विदेशमा सुनिसकेपछि सर्वप्रथम त मैले यहाँ सम्झिनै पर्छ गुल्मीको वस्तु गाविस वडा नम्बर 1 घर भई हाल बेल्जियममा रहनुभएका रामप्रसाद पाण्डेले 10,000 रुपियाँ र अहिले मलाई ठ्याक्का नाम याद आएन, उहाँ एकजना महिला हुनुहुन्छ, उहाँको घर गुल्मीकै सिङ्गा हो, उहाँले 5,000 रुपियाँ पठाएर प्रारम्भिक रूपमा उहाँहरूलाई सहयोग गर्न भनेर त्यो रकम पठाउनु भएको थियो। त्यो रकम मेरो खोल्तीमा राखेर नहुने र यी बालबालिकाका बुवालाई पनि दिएर नहुने भएकोले मैले त्यो यसै यी बालबालिका बस्ने नजिकै उपल्लो तम्गास माध्यमिक विद्यालयका प्र गणेश बहादुर अधिकारीलाई दिएर मैले खाता खोलिदिनुहोस् विद्यालयको नाममा र त्यसपछि यिनीहरूलाई कसरी खाने बस्ने व्यवस्था गर्ने सोचौँला भनेको थिएँ र खाता खोलिएको अवस्था छ। र पछिल्लो चरण यिनीहरूको जुन अवस्थालाई पुनः प्रसारण गरेर यो गुल्मी केयर विश्व सञ्जालले उनीहरूलाई पालन पोषण र पठन पाठन गर्ने योजनाका साथ आज सहयोग रकम हस्तान्तरण गर्ने र यिनीहरूलाई आज पसलमा राशन खरिद गरिदिने र मासिक रूपमा त्यहाँ लागेको बिल तिरिदिने उद्घोष गरे अनुरूप आज त्यस गुल्मी सञ्जालकी जिल्ला प्रतिनिधि राधिका कुँवर यहाँ उपस्थित हुनुहुन्छ, त्यसै गरी उपल्लो तम्गास माध्यमिक विद्यालयका प्र गणेश बहादुर अधिकारी, स्थानीय महिलाहरू हुनुहुन्छ, तपाईँ कमल खत्री, सुनिल न्यौपाने, उहाँ दिदी कर्मचारी, यहाँको शुभ नाम म चन्द्रकला पाण्डे, यहाँहरूको रोबरमा यिनीहरूलाई आजदेखि मासिक रूपमा पालन पोषण गर्ने अनि त्यसै गरी यिनीहरूलाई संरक्षकत्व प्रदान गर्ने गरी आज यो गुल्मी केयर विश्व सञ्जालले आजदेखि सुरुवात गर्दैछ। हामीलाई खुसी लागेको छ, यो हामीले 2 वर्ष अघि यी बालबालिकाको बिचल्लीको कथा उठान गरेका थियौँ र दोस्रो पटक पनि पुनः प्रसारण गरेका थियौँ र आज यो संस्थाले संरक्षकत्व प्रदान गर्दैछ र यी बालबालिकाको अवस्थाबारे थोरै जानकारी गराउन चाहन्छु। एउटा अर्कै कहाँ मागेको गोठमा बारेर बसिरहेका छन् र यिनीहरूको ओढ्ने ओछ्याउने यो बिस्तारै देख्दाखेरि दया जाग्छ र यिनीहरूको लिखा परिरहेका छन् र सिङ्गान त्यत्तिकै लत्रिएको छ, त्यसै गरी यिनीहरूको शरीर हेर्दाखेरि कुपोषणले ग्रस्त भएको देख्न सकिन्छ, यिनीहरूले पढ्न पाएका छैनन्। एकजना यिनका दाजु 10-11 वर्षका भइसके, यहाँबाट भागेर कता गएको छन् थाहा छैन। यहाँ 3 जना बालिका उपस्थित छन्। नानीहरू तिमी के खान्छौ? भन्छ भोकै बस्छौ, बस्दिनु भन त नानी, नानी के खोजेकी छौ नानी? तिमी बोल्छौ, तिम्रो नाम के हो? मनिषा, मनिषा बाबाले पिट्नुहुन्छ? नानी किन रुन्छौ त लान्छन् के लान्छन् नानी बोला हेर त चावला छ यो रसुन पनि आछ मैया अब यो भात पकाएर खान सक्छौ ह ह बाबु बाबु बाबु बोल त बिपिन बोल दिनौ किन रुन् नानी तिमीहरू तिमी ज्ञानी छौ है के खान्छौ नानु के खान्छौ बिस्कुट खान्छौ नानी किन बोलिदिनु भन त कहिले काहीँ भोकै बस्छौ बोला कि मैया नानी तिमीले सहयोग आएको छ रासन राख है है है भन तिमी हुन्छ भन नानी विचार गरेर राख्न सक्छौ यी बालबालिका तबदेखि बोल्न छाडेका छन् जब पहिलोपटक यहाँबाट हामीले यो कुरा उठान गरियो यो कुरा उठान गरिसकेपछि बाबुलाई इज्जतको डर भयो किन फाइल गरिस् भन्न थाले त्यसपछि उनीहरू नबोलेका हुन् यहाँनिर जुन गुल्मी केयरले यिनीहरूलाई कपडाहरू किनिदिएको छ रासनहरू हस्तान्तरण गर्दै हुनुहुन्छ यहाँ स्थानीय चन्द्रकला पाण्डे हुनुहुन्छ बाबुले के पिट्ने भएर तर्सिएका हुन् के हो के लाग्छ तपाईँलाई खै अब गाली गरेको त सुनिन्छ के र अब पिटे पनि अब जे गरे पनि अब बाबुले जो सेवा गर्ने हो होइन हामीले अब जम्मै कुराहरू किन बताउनु पर्यो सर यो संस्थाले रासन पानी यसरी प्रत्येक महिनामा खरिद गरिदिँदैछ होइन यस बारेमा तपाईँले निगरानी गरिदिनु होला नि अब त्यो त दिनदिनै त सकिन्न सर अब घरमा पनि हेर्नु पर्यो अब कहिले कता भइन्छ कहिले कता भइन्छ डेली भएर बसिन्न होइन अब कहिले कता हिँडे होला कहिले के होला अब भनेस् त उसका छोराछोरी उसैको जिम्मेवारी हो होइन गुल्मी केयर विश्व सञ्जालले के भनेको छ यी बालबालिकालाई राधिकाजी के भन्नु अब उहाँबाट पैसा सहयोग गरेर अब राम्रोसित पालन पोषण गर्ने भन्नुभएको थियो उहाँबाट त यहाँ राम्रो स्याहार गर्ने बुवालाई पनि देखिएन अर्को नानी पनि त्यसो गर्ने अलि यो बिहान बेलुकीको समस्या छ र यहाँ विद्यालयसँग हामी कुरा गरेका छौँ र यस विद्यालयले पढाउने कुरा पनि गरिरहेको छ प्रधान अध्यापक गणेश बहादुर अधिकारीसँग आएर हामीले कुराकानी गरेका छौँ र यिनी बालबालिकाको नजिकै भएको हुनाले संस्थागत रूपमा हामीले खाता पनि खोलिदिएको अवस्था छ र यी बालबालिकाको पठन पाठनका लागि के सोच छ विद्यालयको अधिकारीजी सबैमा नमस्कार हामीले पहिला पनि यसको प्रतिबद्धता गरेका छौँ र यी बालबालिकालाई आज यहाँ रात सहयोगको हामीले वितरण गर्ने कार्यक्रम राखेका छौँ र यी बालबालिकालाई आज त्यो पनि हस्तान्तरण गर्दैछौँ र यिनीहरूको अब स्वास्थ्यमा सुधार आउने र यिनले खानपिन गरेर आफ्नो स्वास्थ्यलाई राम्रो भएपछि सरसफाइ आदि इत्यादि कुराहरूको यिनीहरूको सुधार भइसकेपछि हामीले विद्यालयमा पनि यिनलाई फेरि प्रवेश गराएर विद्यालयबाट हुन सक्ने सहयोग सबै अपेक्षा जुन गर्छन् त्यो चाहिँ पुरा गरिदिने मैले बाचा गर्छु र हामीले यसरी रात वितरण गर्दै गर्दा पनि अभिभावकले चाहिँ हामीलाई यसलाई अनर्थ नलाएर उहाँले सकारात्मक दृष्टि राखिदिन मैले अनुरोध पनि गर्छु र हामी बच्चाका लागि चाहिँ सधैँभरि सहयोग गर्न चाहिँ तत्पर छौँ तपाईँको शुभ नाम म मणिरत्न भण्डारी तपाईँको पसलबाट जुन रासन लिएका छौँ होइन यो रासन चाहिँ अन्यत्र दुरुपयोग नभइदियोस् विशेष गरेर साबुन तेल चाहिने सामानहरू दैनिक उपलब्ध गराउनु होला गुल्मी केयर विश्व सञ्जालले त्यसका लागि तपाईँलाई मासिक रूपमा भुक्तानी गर्नेछ र त्यो हिसाब किताब र बिल चाहिँ तन्दुरुस्त राखिदिनु होला है धन्यवाद प्रेमजी अथवा यो गुल्मी केयर संस्थालाई पनि र मैले मेरो आफूले भ्याएसम्म र मैले सम्झाएर पनि यो यी बच्चाहरूलाई आफूले दिन सक्ने सस्तो मूल्यमा रासन खुवाउने प्रयत्न गर्नेछु र यो संस्थालाई धेरै धन्यवाद र यो बच्चाहरूले बहुत दुःख पाएको अवस्था थियो हामीले यहाँ भर्खरै पनि देख्यौँ यी बच्चाहरू हामी आएको देखेर यताउता भागिदिएको अवस्था छ त्यसैले यी बच्चाका अभिभावकहरूलाई हामीले सम्झाउने धेरै प्रयत्न गर्नेछौँ त्यसै गरेर यो जुन गुल्मी केयरले जस्तै विदेशमा अन्य ठाउँमा रहनुभएका नेपाली दाजुभाइहरूले यस्तै दुःख पाएका बच्चाहरूलाई अथवा अरू बुढाबुढी वृद्धहरूलाई सहयोग पुर्याएको सुन्न पाइन्छ र यस्ता क्रियाकलाप राम्रा क्रियाकलापहरू सधैँ प्रसारण हुन् भन्ने अपेक्षा गर्दै यही मात्रै भन्न चाहे हस् धन्यवाद अवश्य पनि गुल्मी केयर विश्व सञ्जालले यी बालबालिकाहरूको बिचल्लीको खबर सुनेर पढेर जुन सहयोग गरेको छ त्यसप्रति हामी पनि हार्दिक आभार प्रकट गर्न चाहन्छौँ र यहाँका स्थानीयवासीले पनि आभार प्रकट गर्नुभएको छ र आजदेखि सुरु भयो यिनीहरूलाई कमसेकम न्यूनतम एकदम बिहान बेलुकी खान पाउने अधिकार, एउटा बाल अधिकार भन्नु कि मानव अधिकार भन्नु कि एउटा उपचार गर्न पाउने अधिकार, यसबाट वञ्चित भएका यी बालबालिकाहरूलाई नेपाल सरकार र यसका अन्य निकायहरूले त गर्न सकेनन्, तर पनि एउटा सामाजिक संस्थाले जुन काम आजबाट सुरुवात गरेको छ त्यसबाट हामी पनि गर्वित छौँ। हामीले पनि यहाँ उठायौँ र उनका बुवा हामीसँग रिसाए, उनको गरिबी बाहिर गयो रे, गरिबी छ, बिचल्ली छ, त्यो कुरालाई यहीँ भित्रै साँप्ने हो भने एउटा पुरुषको इज्जत बचाउँदाखेरि, यत्र बालबालिकाहरूको मानव अधिकार हनन हुँदाखेरि उनले इज्जतको ख्याल गर्न नपर्ने हो। उनी आफू जसरी हिँडेका छन् त्यसरी नहिँड्नु पर्ने हो र यी बालबालिका खुट्टा कुहिने अवस्थामा पुगिसके छन्। मैले गर्दाखेरि नाक कुहिने अवस्थामा छ, यो बालिका झन्डै कसो मृत्यु मुखमा पुगिसकेकी थिइन् र अबदेखि यिनीहरूलाई स्वास्थ्य उपचार खानपिनको सुरुवात भएको छ। यदि गुल्मी केयर विश्व सञ्जाल मार्फत यिनीहरूलाई सहयोग गर्न चाहनुहुने महानुभावले यसै उपल्लो तम्गास माध्यमिक विद्यालयका प्रधान अध्यापक गणेश बहादुर अधिकारी जीवसँग सम्पर्क राख्नुहोला, किनकि त्यस विद्यालयको नाममा खाता खोलिएको छ र उहाँको नम्बर 98474781 सम्पर्क गर्नुहोला र उहाँसँग जानकारी लिएर मात्रै सहयोग गरिदिनुहोला भन्दै हामी यस बालबालिकाको सहयोग हस्तान्तरण कार्यक्रमबाट बिदा चाहन्छौँ। धन्यवाद। भीड़ भित्र तर देखने को ही छैना, तर देखने को ही छैना, कस्तो हो यो विचित्र, कस्तो हो यो विचित्र, खानु संसार में चुथो मन्छे मन्छेकै भिड।